नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम जयमा लोक भाकाको अर्को एउटा नवीन व्यवसायमा तपाईँलाई स्वागत गर्नका लागि उपस्थित भइसकेका छौँ। तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि विश्वको जुनसुकै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम रोजाइमा लोक भाकाको हरेक नवीन श्रृङ्खलाहरूका साथमा हामी हरेक मङ्गलबार र बिहिबार अपराह 4 बजेको अर्पण खबरपछि करिब करिब 5 बजेसम्म रहने गर्दछौँ र व्यवसायमा तपाईँलाई स्वागत गर्ने गर्दछौँ 0556 63 332 अनि 0556 63 333 कार्यक्रममा आएर आफूलाई सुन्न मन लागेको भाका रोज्न सक्नुहुन्छ र एकजनाको लागि त्यो भाका समर्पण गर्न सक्नुहुन्छ। यति बेला प्राविधिक मित्रले इसारा गर्दै हुनुहुन्छ, कोही मित्र हुनुहुन्छ भन्ने, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कोही मित्र हुनुहुन्थ्यो टाढा भइसक्नुभयो सम्पर्कबाट। प्रविधि कक्षबाट साथ मिलिरहेको छ आत्मीय मित्र विष्णुको, म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा हामी जुटेका छौँ 0556 63 332 अनि 0556 63 333, यो दुईवटा नम्बर हामीले तपाईँको लागि खुल्ला गरेको नम्बर हो। फेरि पनि मैले इसारा पाइरहेको छु, कोही मित्र टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ भन्ने, ढिला नगरिकन उहाँलाई नै कार्यक्रममा स्वागत गर्न चाहन्छु। अबको क्रममा कोही मित्र हुनुहुन्छ, हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? धन्यवाद। खाँदै खान्न पीडालु कोक्कायो मै सोझेलाई मायाले झुक्क्यायो, निकै सुमधुर भाका रह्यो र प्रेम बहादुर थिङले रोज्नु भएको भाका चाहिँ प्राविधिक गडबडीका कारणले बज्न सकेन, अर्को भाका बज्यो, यसको लागि भने क्षमा चाहन्छौँ। कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा छौँ, कोही मित्र हुनुहुन्छ भने इसारा मैले पाइरहेको छु, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? मकवानपुरदेखि पूर्ण। पूर्णजी कुन भाका रोज्ने आज? कुन भाका रोज्नुहुन्छ? कसलाई सुनाउने? हुन्छ धन्यवाद। ए घमसाची चम्बरपी पाल धाएको, बरपी पाल धाएको, चोखो माया पिराती लाएको निर्माया एउटा जुनलाई लेख्या रहेछ भाबीले कर्मैमा निर्माया मेरो बर्पी पान्धाएको बर्पी पान्धाएको चोखो माया पिराती लाएको निर्माया एउटा जुनलाई लेख्या रहेछ भाबीले कर्मैमा निर्माया मेरो लेख्या रहेछ भाबीले कर्मैमा निर्माया मेरो लेख्या रहेछ भावीले कर्मैमा निर्माया मेरो हुनलाई यो भएका पृष्ठभूमिमा गुन्जिरहेको छ। कोही मित्र फेरि पनि आइसक्नु भएको छ भन्ने इसारा यहाँनिर रह्यो, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दादा, कहाँबाट को बोल्नु हुन्छ? झुक्किने है रेश कुमारजी, अलिकति लामै समय भयो नि त। त्यही त होइन दादा, लामो समय भएको होइन, यो के अरे पानीले गर्दाखेरि बिजुली बाल्नु नपाएर चाहिँ मोबाइल चार्ज गर्न नपाएर मात्रै हो। त्यही कारणले गर्दाखेरि सम्बन्ध धन्ने धन्ने बिर्सिन लागेको मैले है। अब कहाँ बिर्सिँदैनको नम्बर त ठ्याक्कै उसमा के अरे हामीले दिमागमै सेभ गरेर बोकेको छ नि त, सेभ गरेर बसेको छ। हो रेश कुमारजी, कुन भएको रोज्ने? क्रिकेट खेल्न जान्छु। क्रिकेट खेल्न जान्छु, कसको लागि? विशेष गरी तपाईँको लागि। धन्यवाद। मोडल खेले मोडल माफिट भाइन, मोडल खेले मोडल माफिट भाइन, कोही गरी मात्रै गाए रहिट भाइन, मनी क्रिकेट खेल जान्छु, नाम पनि हो नि दाम पनि हो नि, मनी भाग छैन

राशिफल लेखेको छ अब मलाई रुनु पर्ने छ रे सायद मैले तिम्रो साथ पाउँदिन फलोस फुलो सानोको जिन्दगी अर्कैसँग गए पनि थोरै माया गरे राशिफलमै लेखेको छ अब मैले हेर्नु पर्ने छ अरे राशिफलमा कतिले विश्वास गर्नुहुन्छ कतिले गर्नुहुन्न तर यो भाकाले भने विश्वास गरेको छ राशिफलमा आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिसकेको छ भन्ने इसारा मैले पाइरहेको छु यति बेला तपाईँसँग बिदा माग्नुपर्ने छेडमा हामी आएका छौँ एकजना अन्तिम मित्रसँग कुराकानी गर्नुपर्छ भन्ने इसारा विष्णुको यहाँनिर रह्यो हुन्छ उहाँसँगै कुराकानी गरौँ उहाँसँगै कुराकानी गरेपछि उहाँले रोज्नु भएको भाका राख्दै हामी आजको व्यवसायबाट छुट्टनेछौँ कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा यति बेला कोही मित्र आइसक्नु भएको छ उहाँसँगै कुराकानी गर्छु म हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँको आवाज मैले सुन्न पाइनँ बागलुङबाट सानो सानोजी कुन भाका रोज्ने कसको लागि धन्यवाद यति बेला सानो हुनुहुन्थ्यो बागलुङबाट उहाँले रोज्नु भएको भाका पृष्ठभूमिमा धुन गुन्जिसकेको छ र आज कार्यक्रममा आउनुभयो धादिङबाट प्रेम बहादुर थिङ हाल खुराकमा हुनुहुन्थ्यो मकवानपुरका मित्र पूर्णा रेशम रेशकुमार लोथरबाट आउनुभएको थियो कुमरोजबाट सुनिता त्यस्तै अन्त्यमा बागलुङबाट सानो आउनुभयो जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायबाट यतिन्जेलसम्म प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र विष्णुलाई धन्यवाद तपाईँकी लोक भाकाको मित्र रामु आचार्य पनि बिदा हुन्छु नमस्कार देखेपछि सानोलाई झुरु मेरो मन हुन्छ देखेपछि सानोलाई झुरु मेरो मन हुन्छ अर्पण 104.5